www.attableek.com, the reviver of Iman. يا أيها الناس المؤمنون إن جئنا ربنا راضيا مرضيا فاصبر بعد فاصبر قال لي سعد الله صاحب علي بطير بن كلام بن الله فرماتے ہیں کہ ہم پہلے بھی نماز روزہ قاری تھا فرما رہے ہیں بکر جن کے بارے میں اگر ان کے سے فرماتے ہیں کہ اگر اللہ پوچھے گا تو کیا لایا ہوا تو خالی کو پیش کرتے ہیں بڑے آدمی وہ ہی لکھ رہے ہیں کہ پہلے بھی نماز کا روزہ کرتے تھے مگر ان مسائل کے کیندر میں جا کر کے نماز روزے کی اکیلی کچھ اور ہو گئی اللہ تعالیٰ ہم سب لوگوں کو نماز کی تلاوت کی جو مطلوب شریک ہیں ان کے طور پر اللہ تعالیٰ نے ذکر فرمایا کہ تین نقشوں کا ذکر فرمایا ہے امارا لواما اور مطمئنہ امارا وہ ہے جو برائیوں کا حکم کرتا ہے امارا امارا تو بسو پاسے کرنا ہے امارا بسو کا حکم ہی برائی کا حکم ہی کرتا ہے اس کے بعد لگ جائے لواما جو کسی برائی کو ملامت اپنے نفس کو کرتا ہے کچھ زندگی ہوتی ہے کہ ہمیں اللہ کے نام فرمائی یہی لگوا ہے زندگی بھر کسی کو لگا رہتا ہے یہ بھی ایک درجہ ہے بہت اہم درجہ ہے لگوا گناہ ہو گیا ہم توبہ کرتے ہیں ہماری گناہوں کو معاف فرما کر معمولی بات ہے ایک لفظ پوچھ رہی ہے اب مارگی سے نکلا لوام بھی کہہ رہا ہے اور لوام کے پاس بہت مہینہ ہو گیا جس کے اللہ نے تعلیم دیا ہے یا ابراہن نسل بول رہی کہیں یہ نہیں کہا یا ابراہن نسل امارا کہاں نہیں نفس امارا کو خطاب نہیں کیا میں کہا یا نسل لوام اس کو خطاب نہیں کیا لیکن یہی نسل لوامگی میں پہنچا ہے کہ خدا اس کو خطاب کرتا ہے اور اس کو اپنا مخاطب بناتا ہے کسی ضرورت ہے نہیں ہم لوگوں کو کسی کی ضرورت کے لیے جو سسٹم ہو جائے گا بڑھ جائے گا کسی کوئی شیخ کسی اپنے مریض کو خطاب کرنے کا کچھ رہتا ہے نہ پورتا ہے اور جس کو اللہ تعالیٰ فرمائے کے لیے خوشی بات ہے مطلوب چلے جائیں ہم سب لوگوں سے اللہ چاہتا ہے کیسے اعمال کرو ایسے اخلاق درست کرو ایسے اپنے رنگ کو چلا رہو کل کی اصلاح کرو کہ ہم تو معیت ہو جائے کہتے ہیں کل یہ سلیمی ہے لا علم و معلوم ولا بیوم الا من اتى اللہ بقلب سلیم کل یہ سلیم بنانے کا حسن ہوتا ہے نہ امارا کو اللہ پکارتا ہے نہ لوام مطمئنہ کو پکارتا ہے اس وجہ سے اتنا والی کہتے نفس پیدا کرنے کی ضرورت ہے اس وجہ سے نبی اکرم صلی اللہ علیہ وسلم نے دعا فرمائی اللہ میری نفس اللہ کو بیٹا مطمئنہ تو میں نے دو مہینے میں لگ پائے بتانا کرتا تھا بتانا کرتا ہے یہ کتاب شیخ جی نے ادائی کر دی بہت آئی حضرت حاجی امداد اللہ صاحب رحمتہ اللہ علیہ نے حضرت حاجی جب ان کے صحبت میں لڑنے کے لیے مکہ میں کہتے تھے تو عمرہ حج نہیں صحبت میں رہنے کے لیے حضرت حاجی صاحب کے بندر نے وہاں جانے گئے تھے جانے خانقاہ میں تھے حضرت حاجی یہ کتاب کیا حضرت حاجی صاحب نے وہ صرف پر عید کا ترجمہ کر دو انہوں نے ترجمہ کیا دائیں بات ہے کہ ایک تو عطا چندری کی کتاب حضرت حاجی صاحب ترجمہ نہیں بھی کر رہے ہیں ماں تھانی جی اور ماں تھانی جی کا ترجمہ کیا یہ میرے ہاتھ سے ایک سال کی کر رہا ہوں اس کی مدد میں پڑھتا ہوں یہ چاہتا ہے کہ پڑھتا ہی رہ جائے جان بھی کرتا رہتا اسی میں سے ایک مضمون ہے جو ابھی جی میں آئے اس کو سنا اور صاف ہے نفس مطمئن ہے نفس نفس کی ٹھیک ہے نفس کی ٹھیک اس میں ہے ہمارا لوامہ مطمئن ہے شیخ بنا رہے ہیں ہر سبحان و تعالیٰ نے اپنے کلام پاک میں یہ کسی نفس کو مخاطب نہیں کیا سوا نفس مطمئنہ خود کیا. یا ایتہ نفس مطمئنہ فرمایا امارہ نہیں فرمایا, لوامہ نہیں فرمایا. کوئی نفس اللہ کے خطاب کے لائق نہیں سوا مطمئنہ ہے. تو ایسے نفس کو ہم لوگ مظلوم ہونا چاہیے, اس کے لیے سوی ہونا چاہیے, کوشش ہونی چاہیے کہ ہم اللہ کے خطاب کے لائق بن جائیں. یا آج کہاں کا تم پہننا اس علاوہ رات یہ سب پڑ رہی ہیں بس مجھے یہ بات بس مجھے کہتا ہے جنت داخل ہو جا رہی ہمارا کو لوامہ کو کتاب نہیں کیا. ہر انسان مکلف ہے پائے کہ اپنے نفس کو مطمئنہ بنائے تاکہ اللہ تعالیٰ کے خطاب کے لائق ہو جائے. خطاب باری تعالیٰ یہ معمولی نعمت ہے, جس نفس کو اللہ خطاب فرمائے اس نفس میں کتنی عظمت ہے. ہر شخص مکلف ہے کوشش کرے کہ ہمارا نفس مطمئنہ ہو جائے. نبی اکرم صلی اللہ علیہ وسلم نے خود دعا فرمائی نفس مطمئنہ کیا یہ دونوں گائے اللہ میری اثر اگر نفس لے کے مطمئنہ تو میرے جگہ پائے وہ سرزا پہ کرائے وہ سرزا پہ جائے یا کر ترجمہ دے دیجیے. ایسے نفسوں کو حضور صلی اللہ علیہ وسلم کوئی دعا کر پا رہے ہیں تو کیا امت کو ضروری نہیں کہ دعا کرے؟ کیا امت کے ضروری کہ مطمئنہ اپنے نفس مطمئنہ کرنے کے لیے سبھی کریں؟ جہاں بھی جانا ہو ہمارے اندر تاریخ فرماتے ہیں کہ اپنی اصلاح کے لیے اگر سزا گھر پر مجھے جانا ہوگا تو میں جاؤں گا آپ نہیں کروں گا. اگر سال نہیں ملتا ہے یا ایک شیٹ بعد دوسرے شیٹ سے کوئی نہیں ملتا, چاہے مجھ سے کچھ حاصل ہوا ہو یا نہ ہوا لیکن جا نہیں ملتا. اگر تاریخ فرماتے ہیں مجھے اگر سزا گھر پر جانا ہوگا اپنے دن کی اصلاح کے لیے میں جاؤں گا. اصلاح اسی پر میرے دونوں نے جنت مدد کر رہے ہیں, اللہ کی رضا مدد کر رہا ہے. اللہ تعالیٰ ہم سب لوگوں کو توفیق دے اپنے نفس پر نفس مطمئنہ بنانے کی توفیق دے. رکاوٹ نہیں ہونی چاہیے, فرماتے ہیں کہ اول کی نفس تین طرح کے ہیں, ہمارا لوام مطمئنہ ہے. ہر سبحان تعالیٰ نے اپنے کلام پاک میں کسی نفس کو مخاطب نہیں کیا سوا نفس مطمئنہ کی. کوئی نہ ہمارا مخاطب بننے کے لائق ہے نہ لوامہ بنانے کے لائق ہے. ہاں جب نفس یہی مطمئنہ ہو جائے تو اللہ کے خدا کر رہا چلتا ہے. مطمئنہ کے معنی نشے کی زمین کی ہے, تو چونکہ اسے نفس پر نشے کی زمین بنایا ہے اللہ کے خدا کے لائق ہو جائے, اور جب تک برتری ہے ہم ہیں تو خدا کے مخاطب نہیں بن سکتا. جس نے مٹایا اپنا نام نشان, جس نے مٹایا اپنا نام نشان, ہم تقریب کا بڑا سننا مٹانے پر ہے. جس نے نفس کو مٹایا اللہ تعالیٰ کے لیے, اللہ تعالیٰ کے لیے چھوٹا تواضع اختیار کیا, انتشار اختیار کیا تو اللہ تعالیٰ اس کو بڑھا دے. اس تواضع اور ان کے ساتھ اس طریق کی جان ہے, سب کچھ ہے ولایت بھی ہے سب کچھ, لیکن اگر نفس میں ترقی ہے نیچے کے روح پر نہیں بدلتا نفس کی اللہ ہم سب کچھ تمام شاید ہے علماء نے یہ نفس کی اصلاح کے لیے بہت کچھ مجاہدات کیے ہیں ریاضات کی ہیں. جب نفس جھکا ہے اپنے کو مٹایا ہے تو اللہ تعالیٰ نے بڑا نہیں ادا فرمایا فرماتے ہیں کتنی کتابیں چڑھی ہوئی ہیں. اللہ تعالیٰ شیر جھک رہے ہیں کلمہ مادھانی کر رہے ہیں. ہر سبحان تعالیٰ نے اپنے کلام پاک میں کسی نفس کو مخاطب نہیں کیا سوا نفس مطمئنہ کے. امارہ کی جان میں فرمایا ان نفس اللہ معذور ہے, بس ہمارے بارے میں یہ نفس وہ ہے جو برائیوں کا حکم کرتا ہے, خطاب نہیں فرمایا مقرر. اور لوامہ کی جانب نفس لوامہ یہ فرمایا, کوئی تعریف نہیں فرمایا یہ, لیکن الله نفس بكات يا محمد لو عمان أمارة هيك يا جبر مانه يا جبر نفس بكات إن جزيك إلى رب تكرار يا جبر نوك في رب تكرار بہت مجاہدہ کر دیا. اب تمہاری بلندی کا وقت ہے, تم نے اپنے کو مٹایا تھا, ہم نے تم کو زندہ کر دیا. یہ چیز ہے مجھا کہنے میں مشکل معلوم ہوتی ہے لیکن ہے ضروری ضروری. اللہ ہم سب کو توفیق دے اپنے کو مٹانے پر. جس نے مٹایا پرمان تم نے سے ماں کا ہے ماں محمد احمد صاحب, وہ ایسی مٹائی ہوئی ان کے شیخ کہتے تھے ماں بدل رہی تھا کہ کہو محمد احمد جیسا کسی نے اپنے کو بٹھایا ہے. لوگوں سے کہتے تھے کہ دیکھو محمد احمد جیسا اپنے کو بٹھایا ہے. بعد میں ڈال دیتے تھے اسی طرح لیکن سب کچھ پوری قربان اللہ ہے. اخیر میں مزدور مسائل کو تو ماں محمد احمد نہیں جائے پڑتے تھے, گرگان نہیں جاتے تھے, کہتے تھے ہے کہ اس وقت ماں محمد احمد نہیں تھا مر گئے کوئی ماں ہو گئے واقعی ہو گئے سب محاورہ سب ہو جاتے تھے. تو ماتا مٹایا خود ان کے شیر کہتے ہیں کہ محمد احمد جیسا کسی نے مٹایا اپنے کو مٹایا تمام اچھا اتنا مطلب ہے. حضرت محمد احمد ہمارے گھر کے ہمارا شیخ ملو سب ہی آتے ہیں بہت بہت تعریف کیا شیخ رحمت اللہ گئے تو اللہ تعالیٰ کہ یہ جو کو مٹاتا ہے تو اللہ تعالیٰ اس کو بڑھاتا ہے. مرتبہ سے اللہ رفع ہوتا ہے جو اپنے مٹاتا ہے. ایک طرح سے کوئی عالم ہے ایک بچہ بہت رما کر دیا ہے تو کہا کہ آپ کا نام کیا ہے؟ کہا مجھے مولانا فلا صاحب کہتے ہیں. کہا لاہور کیا بولے جا رہی تھا اپنے کو اپنے ہاتھ اپنے مولانا کہتے ہیں اپنے کو مولانا کہتے ہیں. اچھا بتائیے کس لیے آئے؟ کہا حضرت کسی کو مٹانے کے لیے آیا اور گلے سے لگا لیا ہے کسی کو مٹانے کے لیے. مولانگی جو ہے یہ جھگڑ نہیں ہے بہت زور مار پڑھنے کیا کہتے ہیں کیا نام کہاں مولانا پورا کہاں لاہور رات بول اپنے منہ سے آپ مولانا کیوں کرتے ہیں؟ تو جب ٹھنڈے ہوئے مار تھا حکومت تھا تب پوچھا کیسے آیا کہاں اسی کو مٹانے کے لیے آیا تو سینے سے لگا دیا واہ اس کو مٹانا معمولی نہیں. اللہ تعالیٰ ہم سب لوگوں اس صلاحیت اور نیچی کی توفیق کا عمل کروایا. جتنے حضرات جاتے تھے حضرت ثانی کے ہم مٹانے کے لیے جاتے تھے. حضرت ثانی کے ہیں صاحب گئے کہا ہم آپ کی صحبت میں رہنا چاہتے ہیں. انہوں نے فرمایا کہ اسنائے قیام میں آپ کی مخاطبت اور مکاتبت کی اجازت نہیں ہوگی, نہ آپ کرا سکتے ہیں نہ کچھ لکھ سکتے ہیں. بیٹھے کہا حضرت مدو مدو حضرت یہاں کوئی بات بھی نہیں ہونے لگے تو بولی کہا آپ کا اپنا خیال ہے کہ مخاطبت اور مقاطع آپ کو بولے ہیں. کہا حضرت میں بھول گیا تھا جانے بولے نہیں چاہتے لیکن جائیے گئے کھڑے ہو گئے. کہا حضرت میں بتاؤں گا. کہا بتائیے. کہا یہ علماء جو بیان کر رہے تھے آپس میں تو مجھے معلوم ہوا کہ مجھ کو بھی بولنا چاہیے تاکہ مجھ کو بھی تو عالم سمجھے. وہ نہیں تو بچے کی تو جانتا نہیں. کہا میری یہی تجویز ہی بچے سے ان دل میں تو جان کمال ایمان مزدور بیان ان دل علم میں تو جان کمال ایمان علم کے لیے تو جان ہوتا ہے جسے پانچ بھی ہوتا ہے. اور ہمارے حضرت آتے ہیں ان کو کہتا پھر عبادت عبادت میں بھی تو جان ہوتا ہے. حضرت ہم آگے بڑھائے تھے کہ مزدور بیان نہیں ہے ان دل علم میں تو جان کمال ایمان صرف مالی میں تو جان اچھا کشی نہیں ہے علم کے اندر اس کو بھی بڑا جب تک نہیں کرو گا تو کچھ پاؤ گے. فلا علم کا فرق اور مشکل یہ مجبور بیان ہے ان دن علم تو گیا کمال ایمان. تو حضرت آگے بڑھا دیتے وہ کدا عبادت عبادت میں بھی گیان ہوتا ہے. अगर से भी गुरूर पैदा होता है। तो अपने को मिटाना सबसे बड़ी चीज, जिसने मिटाया अपना नाम निशान हफ्ता का बड़ा सोचा मिटाना बहुत जरूरी। जिन लोगों ने हजरत हारी ने बर्दाश्त किया कहां से कहां पहुंचे। इस जगह पर अल्लाह ताला हम सब लोगों को अल्लाह के लिए अपने को झुकाने की जरूरत पड़ा। जब तक झुकाओगे नहीं कुछ नहीं मिलेगा। किसी ने समाज अपनी मुतमिन इस जना पर अम्बारा की चाबी नहीं आया है। इस जना पर अल्लाह ताला ने नफ्स मुतमिना को बहुत बड़ा मरतबा किया है। चरादर फरमाया या आया तो हर नफ्स मुतमिना इस जिला रब का राज्य मरदिया वादी वस्तुनी करेगी। मेरे दुखने जन्नत के लायक की जरूरत में होगी। जबकि तुम्हारा कल मुतमिना हो जाएगा, तुम्हारा नफ्स मुतमिना हो जाएगा, अम्बारगी की सूरत में तुम खिताब की लायक नहीं हो, लवामगी की सूरत में तुम खिताब की लायक नहीं हो। अपने नफ्स को मुतमिना बनाओ। इसी तरह का नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने दुआ फरमाई, अल्लाह मेरी असर के नफ्स में मुतमिना, तू मेरे दिल आए व दर्दा पे नजाए व दर्द पे आए। बहुत सुंदर अजय कहते हैं। दूसरा फर्ज शादी के नफ्स है। अल्लाह ताला ने मुतमिना को मरना से नहीं मालूम है, ये भी एक बहुत बड़ा खिताब है। इस नफ्स मुतमिना की बहुत बड़ी एक तारीफ है कि नफ्स मुतमिना से खिताब होना है। महाराज अल्लाह ताला ने फरमाया लौटो अपने रब की तरफ, राजी नहीं हो बल्कि तुम राजी हो हमारे अहकाम से, हम राजी हुए तुम्हारी जन्नत में दाखिल करेंगे। जो हमारे अहकाम से राजी होगा हम उसी से राजी होंगे। जो हमारे अहकाम के नाम पर हमारी करेगा वो हमारी रहमत से दूर होगा। करीब अल्लाह के रहमत मोहसिन की करीब, मासूम की करीब नहीं, गुनाहगारों की करीब नहीं, अल्लाह के रहमत मतलूब है। इस तरह पर रहमत की तलब यह हर सच हो जाएगी। अल्लाह पर रहम फरमा, हमारे नफ्स पर रहम फरमा, हमारी सरकटी पर रहम फरमा, की सरकटी को दूर फरमा। इस सब आचार को जाकर बयान करते ही रहते हैं। इसमें इशारा है कि नफ्स अम्मारा और लवामा को एजाज बंदू होने की इजाजत है, उनको एजाज या एक नफ्स अम्मारा नहीं कहा, लवामा ने कहा मुतमिन, वो अम्मारगी लाज नहीं उनको खिताब करे अल्लाह ताला। जब तक लवामा लाज नहीं अल्लाह खिताब करे, हम यही नफ्स जब मुतमिन हो जाता है तो अल्लाह का खिताब लाज हो जाता है। हर बंदा मुझा मुगल्लब इस बात का इस चीज को हासिल करे, कोशिश करे, दुआई करे। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम दुआ फरमाते थे और बार बार मुलाज मजबूत हैं या है। बल्कि के दौर सबसे मुतमिना को नसीब है, क्योंकि उसमें सिफत इकरान है। इसलिए हुक्म हुआ कि अपने रब की तरफ खुश पसंदीदा होकर चलो। तुम्हारे अंदर इम्तिनान की कैफियत, फना की हैसियत, नजूर की है, तवाजो की हैसियत, सिफत पैदा हो चुकी है। इस तरह का तुम इस लायक हो कि हमारे दरबार में आओ। अल्लाह के दरबार में अपने को मिटाने ही से जाएगा। खुद लाइक अल्लाह अकबर, सबसे उसके अकबर होने का यकीन, तो अपने फरूदनी और आजमी का यकीन यकीन पैदा होगा। खुदा के दरबार में डरना ही नहीं होता। इस तरह में दोस्तों हमारे अंदर गौर और बातें थे कि जो शख्स नमाज में बाजा अल्लाह अकबर कहता है अल्लाह की वजह से उसके अंदर किब्र कैसे मौजूद है। नमाज में बार बार कहा जाएगा कि अल्लाह सबसे बड़ा है, तुम्हारे अंदर पढ़ाई नहीं है, तुम अपने को जो है झुकाओगे, नमाज नमाज होगी और तिलावत तिलावत होगी, कुछ नहीं कहते थे वही रहोगे और बड़ी जो रहोगे। बहुत बहुत रमजान भाई जी पैर करते रहते बंदा खास तौर से नक्श जिसने मिटाया अपना नाम और निशान, हक अखलीन का बना चुका। ये इमाम मोहम्मद जो शायर नहीं थे, लेकिन बिना किसी की तालीम झुकाओ अपने को, ये जरूर कहते थे जो अल्लाह अकबर बाबा कहता है उसके दिल में कैसे किबर है, समझ ले जाए। नमाज ऐसी पढ़ते थे जिन्हें मान लेता है कि बंदे की हजार पड़ता है। किसी ने कहा भाई खुशू से नमाज कैसे होती थी, दादा थारिणी के खलीफा ने अगर तुम नमाज खुशू से देखना चाहो तो मुझे उसकी जाके नमाज को देखो। हम लोग देखते हम समझते ही नहीं थे कि मौलाना है कौन है, कहाँ है, कुछ और नहीं आता। हमारे घर गए अंदर बादशाह सुना था उसको ले तो देखा कल ले अंदर रो रहे और देखा ही मन कहेगा अच्छा इतना बातचीत रो रहा है। टू टू अगर मैं गया अंदर के कमरे में घूम रहे थे, शायद किसी ने नहीं देखा उसे। अकेले थे अपने हाल का एहसास का खासियत अपने हाल का एहसास। मैंने मुझा में देखा हजरत फरमाया कमल पढ़ाया, हमने तो अपने को मोलवी होना भी जाहिर नहीं किया कि आपको कोई मोलवी करता है। जिसने मिटाया अपना नाम निशान हफ्ता तीन कमा सच्चे प्यार से रोते हुए तराहे में चुपी चुकी हाफिज ये देखिए बड़ा कमा बाकी चुपी चुकी हाफिज अजमा कदम दे कुछ दीदी वह अवसरा की तरह के स्वभाव हो रहा है पढ़ रहे थे टहल रहे थे मैं कौन कह दिए बैठ चूंकि अब पूछे होंगे अब मैं खाने से निकलू अपने को खुदा करे चुपी चुकी आपके आज मैं कदर दे रही हूँ जिंदगी वहां बसा की जरा हमें सभा भावना दर्जन की पार्टी हो जाती है चुपी चुकी आपके जब तुम बुढ़े हो गए अब मैं कदर से निकलो ये जवानी में सब चीजें जाए कि बुढ़ापे में जाए नहीं है अब तो आओ शादी करो। यह ये रमजान इसीलिए अपने को मिटाया जाए नफ्स के अंदर साई सही पैदा की जाए नफ्स के अंदर एतहाद का वादा पैदा किया जाए इम्तियाज पैदा किए जाए खाना पीना सब अल्लाह कारण है ताकि ये कैफियत पैदा हो इसका हमेशा इंतजार होना चाहिए कि हमारे नफ्स ये कैफियत आएगी कि नहीं। जब जो रमजान गुजरता था वहाँ इम्तियाज करते रहते थे देखो अपने नफ्स इस्लाह के लिए आया है रोजा जिंदगी मोहब्बत दर आगे जवानी में तो जायज है जो जाओ करो नहीं बुढ़ापे में भी वही आए अफसोस हम लोग घूम रहे हैं बारह। इसमें इशारा है नफ्स अम्मारा और लवामा को बेएजाज उदू होने की जाग है। अल्लाह ताला ने अम्मारा को खिताब नहीं फरमाया न लवामा को तुम इस लायक नहीं कि तुमको खिताब करे खुदा कह रहा है हमारे एजाज खिताब के लायक नफ्स मुतमैन है जो आज हम कहते हैं या आज तो हम नफ्स मुतमैन एक जगह वक्त करा दिए कम्बर दिया वक्त मुझे हमारे बंधु में दाखिल हो जाए मालूम हुआ कि बंदों में दाखिल कब होगा जब बड़े नफ्स को छोड़ोगे दोस्तों किसके कितने रोजे को देखते रमजान कितना नफ्स मरा कितनी तवाजो पैदा हुई कितना इंतजार पैदा हुआ है इसको देखो अल्लाह ताला हम सब लोगों के अंदर जो कैफियत रोजे से मकलूम है वहां मालूम करा जाए हम सब मतलब रमजान में जिन चार्ज हुआ तो हजरत मुझे मजबूत मुझसे दिया तो कहा जितनी खानदान में लोग हैं ये सब ये दुआ पर हैं चार देने में क्या दुआ पर जाएंगे याद आएगी नहीं तो बोल करते मुझको देगा और हम सब रमजान की पूरी हुई बर्बाद नहीं लगे तुमको तुमने इस चार की भी दुआ नहीं पड़ी क्या मिलेगा ये सुनना चाहिए बात क्या देखने के बारे में जवाब सुन्नत है चाँद का देखना मगर वह कौन है ऊपर जब चाँद देखो सुन्नत के बारे ताकि पहले ही से रमजान की अहमियत और अजमत पैदा हो। जब अजमत होगी रमजान की तो तुमको अजमत मिलेगी। जब तुम्हारे ऐसी रमजान की कोई वक्त नहीं, तुम्हारी भी कोई वक्त नहीं। अल्लाह हम सबको चूंकि जिंदगी भर यही सब सुना है, अमल तो नहीं होगा, लेकिन इस तरह को बात तो नहीं करता है। बस जमीन को जब उसने तवाज़ो इंतजार कर बसी क्या की तो मौला ने उसकी तारीफ की ताकि उसकी तारीफ फरमाए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जिसने तवाज़ो का त्याग किया अल्लाह के वास्ते बुलंद कदर किया उसको अल्लाह ने कलमा का भर है। जिसने तवाज़ो की जिस ने तवाज़ो की अल्लाह के लिए मन तवाज़ा लेता अल्लाह के लिए अल्लाह ताला उसके कदर को बंद कर लेता है। जो अल्लाह के सामने झुकता है, रुकू करता है, सजदा करता है, दिल में भी अपने अंदर झुकाव पैदा करता है तो अल्लाह उसको बढ़ाता है। इस जरिए रब के खराब ये संबंधी है। जब झुकाए तो क्या फरमाया, लौटो अपने रब की तरफ, तुम राजू में हमारे अहकाम से और हम राजू के इनाम के साथ मत किए, तुमको मर्जी बना दिया। मालूम हुआ कि एतात और फरमा बरदारी से अल्लाह ताला के अल्लाह ताला के इनाम का अहम बनता है। जब अपने को झुकाता है तो अल्लाह ताला इसमें इशारा है कि नफ्स अम्मारा और लवामा को एजाज रुजू होने के जाते हैं, उनको एजाज नहीं मिलेगा। नफ्स अल्लाह ही का है, अम्मारा भी है लवामा भी, लेकिन उसे झुकाए नहीं। इसलिए अल्लाह ताला उसको अपना नफ्स नहीं पता है। जिसने झुकाया उसको कहा जाता है कि आए नफ्स मुतमैन, तुमने हमारे लिए अपने को झुका दिया तो तुम हमारे बंदे खास हो, हम तुमको एजाज को चबक करेंगे। अल्लाह ताला हम सब लोगों को इस दौलत से मुस्तकम करता। रमजान आता था जब जो वक्त गुजरता था, भाई रमजान गुजरना है इसके कदर कुछ हासिल कर क्या था और ज्यादा सख्त हो जाते थे, सख्त हो जाते थे इस्लाम के लिए। अल्लाह ताला हम सब लोगों को उनकी तालीमात का अमल करने, तालीमात सब करने की बात मैंने कर। इसमें इशारा है नफ्स अम्मारा और लवामों को बेजाज रुजू होने की जाए नहीं, बल्कि ये दौलत नफ्स मुतमैन को नसीब होगी। ये अल्लाह उसको खिताब करे, क्योंकि उसमें वसे बेरान है। इसलिए हुक्म हुआ कि अपने रख कर खुश और पसंदीदा होकर करो, क्योंकि उसके अंदर झुकाव है, झुकाव अल्लाह को पसंद है। अल्लाह के सामने झुका मन नवा का रखो अल्लाह को नहीं, जो अल्लाह के लिए झुकता है अल्लाह के सामने नहीं, बल्कि अपने भाइयों के सामने झुक जाता है तो अल्लाह का उसको बोल दिया जा सकता है। मन नवा का लीला तवाजो मखलूक के साथ ही तवाजो, मैं तुम हमसे बड़े हो, बेहतर हो, हम तुम्हारी कदर करते हैं, हम तुम्हारी इज्जत करते हैं, अल्लाह उनकी इज्जत को बढ़ा देता है। ये है शुरू मदाना शुरू की अल्लाह अपने न समझना, ये शुरू फरमाते हैं क्योंकि हमने तेरे लिए अपने दरगाह में आना और अपने बहन से रहना मुमा फरमा दिया जो अपने को झुकाते हैं। इसमें आदमी को तरकीब है मकामी इतमान पर और उस मकाम तक कोई नहीं पहुंच सकता तवाजे के एहसास और डर की तरकीब है। जब तक कि अपने इबादत से नजर ना बोले अल्लाह ही तो हो बनाएगा तो अल्लाह अपने दरबार में जगह लेगा। इस जरिए इलाजत के लिए इस जरिए इलाजत नहीं बन पाए, इस जरिए इलाजत नहीं बन पाए, इलाजत से कब बन पाए, इसलिए कदा बन लोग अपने रब की तरफ इधर रब नहीं बन पाया मोया फल दे चुका है न इधर अल्लाह फरमाया। इसमें इशारा हो गया कि उसका रुजू करना अल्लाह की तरफ बैतबार युद्ध रुकूबियत है, रब है वो, तुम झूके अल्लाह ताला तुमको एजाज से नवाज रहा है। बैतबार इसलिए इसको मालूम करना है, इधर रब का मालूम करना है कि तुम जो आगे बढ़ रहे हो अपने सब पढ़ रहे हैं। अपना दुख कर मैंने आज दाय फरमाया है, सादा वापस चला दिया है। यदि कुछ अल्लाह से दुनिया तुम्हारा नफ्स राजिया हो गया, अब राजी है, खुश है, जो अल्लाह ने इसके अहकाम पर तुम राजी हो गए, अल्लाह से तुम मर्जी हो गए, और आखिर में जू के इनाम से तुम नवाले जाओगे अल्लाह के सामने। यहाँ पर तुम झूठे तो अपने यहाँ का ताला जू के इनाम से तुमको मुशर्रफ फरमाया जाए। बारे शरीर से मौलाना है, दोनों चीज है, अमल भी है और अजर भी है। जब अमल में आके तुम शहीद होगा तो अल्लाह ताला देने में कोई सुस्ती नहीं करेगा, जो भी मांगने लगे झूठों को बताए। यानी कुछ अल्लाह से दुनिया में उसके अहकाम और आखिरत में जूझ वाला, तुम अगर खुश हो गए दुनिया में अहकाम से अल्लाह के तो अल्लाह ताला तुमको खुश कर लेगा, जू के इनाम से दुनिया में तुमको झुकना होगा तो अल्लाह ताला के हिनायात का गर्व तुम बदलाने में हल होगा। इसे बंदे को आगाह करना है कि रुजू ए रजा बेदूर कमानियत और रजा के मौसम नहीं हो सकता जब तक तुम्हारे अंदर रजा वाली कैसे नहीं होगी, तुम्हारे अंदर झुकाव नहीं पैदा होगा, जब तक झुकाव नहीं पैदा होगा अल्लाह के इनायत मकूल देखेंगे। इसलिए इशारा है कि जब तक अल्लाह से दुनिया में राजी न हो, अल्लाह के नबी आखिरत में मर्जी और पसंदीदा नहीं हो सकते, झुकाव करोगे मन दबाता है, दिल जाएगा पौधा है, जो अपने को झुकाता है उनको भी दिखाती है, सर्दे भी झुकाता है। सबसे ज्यादा पूर्व अल्लाह का सर्दे में होता है। हजरत बादशाह फरमा सा फरमाते हैं कि जब मैं सर्दे में जाता हूँ तो ऐसा मानता अल्लाह ने तो प्यार कर लिया। एक दूर में गया नाम भी पूजा था, तो वहाँ की बहुत बड़ी चीज नक्शबंदी, तो उन्होंने कहा कि कुछ वहाँ एक नक्शबंदी बुजू हुई है, उनकी कुछ बात बताओ नाम नहीं बताया है। वो फरमाते थे कि जब मैं सस्ते में जाता हूँ तो ऐसा मानता है लाल उनको प्यार कर दिया है, बहुत खुश हो गए वहाँ जिंदा है, बहुत खुश हो गए। अल्लाह के सामने झुकना सबसे बड़ी नेमत, सबके सामने झुके और अल्लाह के सामने झुके इसके बच्चे बदबख्ती हो नहीं सकती। बड़ी इसराइल को बहुत काफी होगी उन्हें कि हमको सजा कर दो, बड़ी इसराइल ने कहा, बड़ी इसराइल से काबू कर दो ठीक वाले थे। फिर उन्होंने कहा हम अम्बिया के औलाद है, वल्लाह के सामने झुके बच्चों में लाखों बच्चों के लिए झुके नहीं, बड़ी इसराइल ये तुम्हारे बड़ी इसराइल नहीं थे, वो दूसरे थे जो ने बहुत कहा कि तो हमको सजा करो। उन्होंने ये लग कहा हम अम्बिया के औलाद हैं, हम गलता के सामने झुक नहीं सकते, अल्लाह के सामने झुकना है ये शहादत की बात है। अल्लाह हम सब लोगों को सही झुकाव अदा करना है, अल्लाह के सामने झुकू सजदा, ये इसलिए अल्लाह इस आयत है उनके सामने ताजी का मामला किया जाए, झुकाव का मामला किया जाए, रुकू में सोचो कि अल्लाह के सामने झुके। सजदे जिस तरह से आया है कि सबसे ज्यादा खुद बंदे को सजदे की आदत में होता है, क्या अच्छा आपको जमा था और क्या था, जब हम सजदा करते हैं तो ऐसा मालूम होता है अल्लाह ने उनको प्यार कर लिया। जब मैंने बात नहीं जोड़ी है बहुत खुश हो गई, कला मुला से कर डालू गिरी बहन जाए फरमाते थे जब पुराने सुन्नत आएंगी हमारे पास जो मैं कहूंगा एक ही अगर कुरान सुनाना हमें सुनाओ ना जाओ हमको दुआई दे देते जुम्मा दिन ध्यान के मैंने अपने बचाए। अल्लाह ताला हम सब लोगों को पुराने पाक से रमजान में खास ख्याल लो और जो इबादत हो सकती है अल्लाह का जिक्र उसको भी मजा लाना चाहिए। बहुत ही अतियात का ईमान या अतियात आम अतियात होती है, इसमें हमको आपको रोकना नहीं बनना चाहिए, लापरवाही नहीं करना चाहिए, हमेशा रमजान में काटर का मामा हो गई जबकि आपकी उम्र में हमें जो आपकी हमको खूब चौकी वो इनावत की रुजू नंदा की हकीकी तिलावत की हकीकी जिक्र की चौकी अल्लाह آخر میں اس میں بندے کو آگاہ کرنا ہے کہ رجوع اللہ بدون تمانینت اور اللہ کے مؤثر نہیں ہوتا. اصل رجوع جب کہ تمانینت ہوگا اور ابدیت ہوگی تبھی رجوع صحیح معنی میں ہو سکتا ہے. اس لیے اشارہ ہے جب تک اللہ سے دنیا میں راضی نہ ہوں اللہ کے نزدیک آخر میں مر بھی نہیں ہو سکتے. تم اللہ کے احکام میں یہاں راضی ہو تو اللہ تم سے راضی ہو جائے گا انعام کے ساتھ. تم اللہ کے اطاعت سے راضی ہو دنیا میں تو اللہ تعالیٰ راضی ہوگا عنایت کے ساتھ. وہ حل جدا ہو گئے اللہ نے دے گا رائے سے اطاعت کے بدلا رائے کے عنایت کے علاوہ اور کچھ ہو سکتا ہے. وہاں جزاؤ کے اظہار رائے کے اطاعت کا بدلا رائے کے عنایت کے علاوہ اور کچھ ہو سکتا ہے. جب یہاں رائے سے اطاعت ہوگی تو وہاں رائے کے عنایت ہوگی. اس طرح ہم اپنے اندر جھکاؤ پیدا کرنا بہت بڑی چیز ہے. اللہ ہم سب کو توفیق دے کیونکہ مرضی پر اگر کوئی شخص رضی اللہ عنہ معلوم ہوتا ہے جو بندے کا خوش ہونا اللہ سے اس نتیجے کا ہے کہ اللہ بندے سے خوش ہو. جب اللہ سے بندہ خوش ہوگا تو اللہ اس سے خوش ہوگا. بندے کا خوش ہونا یہ اطاعت کا ہے اور اللہ کا خوش رہنا ہے کہ عنایت کا ہے. جب تک بہت جگہوں کے احسان احسان رائے سے اطاعت کا بدلا رائے سے عنایت کے علاوہ اور بھی خوش ہو سکتا ہے. جب تم تاج اختیار کرو گے چلتا ہے نائب فرمائے یہ بہت درخان لے گئے ہیں. معلوم ہوتا ہے کہ بندے کا کچھ ہونا اللہ سے نتیجہ اس کا ہے کہ اللہ بندے سے کچھ ہوگا. دیے حاضر ہے جواب میں سمجھنا یہاں رہا ہے کہ اپنے مظلوم کو ثابت کر رہی ہے اور دونوں آدمی اپنے نیچے کر کے رضی اللہ عنہ تم راضی ہو گئے اللہ کے احکام سے تو اللہ راضی ہو رہا ہے. تو اس کا بھی ہر وقت خیال کہ اللہ تعالیٰ سے کہ ایسی عبادت کریں ایسی اطاعت کریں ایسا جھکاؤ اختیار کریں کہ اللہ تعالیٰ ہمارے پر کرم فرمائے. رمضان بھوک پیاس ہے ظاہر ہے کھانے پینے کی انانیت ہوتی ہے یہ بھی چیز نہیں ہے. پھر بھی اگر اللہ کے سامنے جھکاؤ نہ ہو تو اللہ کی بات ہے. یہ اسی لیے ہے کہ اللہ تعالیٰ اپنے فضل و کرم کو مقبول کرے. لیکن تم کو بھی چاہیے اس لائق اپنے کو بناؤ کہ اللہ کا فضل تمہارے کرم مقبول ہو. اللہ تعالیٰ ہم سب لوگوں کے لیے چوکی پر خاص طور پہ میں نے اس لیے بتایا ہے کہ اللہ تعالیٰ کے سامنے جتنا جھکاؤ ہوگا جتنی ہدایت ہوگی جتنی تعاط ہوگی اللہ تعالیٰ کی بخشش اس سے کم نہیں ہوگی اس سے زیادہ ہوگی. اس دن آپ تلاوت کر کے اہتمام ذکر کر کے اہتمام دعاؤں کا اہتمام ہونا چاہیے. اللہ ہم سب کو توفیق فراہم فرمائے کیونکہ رمضان میں ہم نے دیکھا ہے بہت ہے عجیب غریب مولانا کہتے تھے فرماتے تھے کہ دیکھو اس سال ایسا نہ ہو تو میں معلوم ہو جاؤں کوشش کرو کو دولت حاصل ہو جائے. جلد رمضان گزرنا ہے یہ بادہ ہم لوگ دیکھ رہا ہوں گھر کے لوگوں سے دیکھو ڈاکٹر نہ بنتا. اللہ تعالیٰ ہم سب لوگوں کو اللہ کے تعلیمات کا عمل کرنے کی توفیق فراہم فرمائے اور اپنے بخشوں سے اپنے عنایتوں سے اللہ تعالیٰ ہم سب لوگوں کو مشرف فرمائے. یہ رمضان جو ہم جیسے لوگوں کا تجربہ آخری رمضان ہے اس میں غفلت سے گزارنا بہت ہی لاوباری بند لاپرواہی کی بات ہے. اللہ تعالیٰ ہم سب لوگوں کو اس کے کرنے کی توفیق دے. ہر لمحے ہر دن نہیں ہر لمحے کی توفیق فراہم فرمائے. فضول باتوں سے لایانی باتوں سے بچنا چاہیے. خاندان مجھے خود مجھے دے حضرت کہ جا دیکھو لوگ کیا کر رہے ہیں فرمائے دیکھو سوئے ہو تو کوئی بات نہیں لاپر سیاسی بات نہ کرتے صرف چڑ دیے کہ لایانی باتیں نہ کرو سو جاؤ ٹھیک ہے تلاوت ہو یہ مگر لایانی باتیں نہیں ہوئی خاص خاص کے لوگ برابر تنگی اس بات مجھے کوئی دے دی جائے دیکھو لوگ کیا کر رہے ہیں سیاسی باتیں दुनिया के पास है, लोगों पास से अपने औकात को जाए न करो, बहुत कीमती वक्त है। अगर नहीं कर सकते सो जाओ, मगर बुजुर्ग बातें न करो। इस जगह को वही तालीमान जो होंगे जिनकी दयामर हुए न हो, क्योंकि हमारे वास्ते से बहुत सी चीजें उन्होंने कहलाई पहुंचाई। इस जगह को हम आप हजार पहुंचाते हैं, अव्वल अपने को हम पहुंचाते हैं कि अल्लाह तआला मुझे भी रमजान के लम्हात के कदर की तौफीक दे, औकात नहीं अय्याम अल्लाह के लम्हात لو بعد لا يعني بعد زمان من حسن الإسلام بعد ترك ولا يعني آدمی کو مجھے اخلاص سے باتیں لایانی باتوں کو کر دیا خاص طور سے رمضان اللہ تعالیٰ ہم سب کو اس کی توفیق ہے کہ ہم ایام کی قدر لایانی کی قدر قرآن پڑھتے ہیں سنتے ہیں جس سے چلو جہاں تک ہو سکے اب کوئی مجبوری ہے معذوری ہے بیماری ہے کوئی دوسری بات ہے بہرحال اس یوم کی اس لیلات کی ہر طرح کی ہم سب کو قدر کرنی چاہیے اللہ مجھے بھی توفیق دے آپ رام بھی اور اس رمضان کی برکت سے بہت سی مصیبتیں ہم مسلمانوں پر آئیں اللہ تعالیٰ ان مصیبتوں کو دور فرما دے قرآن کی برکت سے رمضان کی برکت سے دعوت کی برکت سے اللہ تعالیٰ لایعنی باتوں سے ہم کو محفوظ رکھے اور بہت سی ایسی چیزیں جو مسائل کی ہیں اللہ ان مسائل کے بھی دور فرمائے جو لوگ یہ پریشانیوں میں کسی طرح سے پریشانیوں میں اللہ تعالیٰ ان تمام پریشانیوں سے ہم سب کو لے جاتے ہیں اللہ تعالیٰ نبی اکرم صلی اللہ علیہ وسلم کے رمضان کے سفید میں قرآن پاک کے سفید میں تمام وہ مصیبتیں جو آتی رہتی ہیں اللہ ان سب سے ہماری بات فرمائے جو لوگ پریشانیوں میں ہیں اللہ ان پریشانیوں سے لے جاتے ہیں اللہ تعالیٰ اپنے انعامات سے ظاہری انعامات سے بھی اور باقی نام آج سب لوگوں کو مشکل فرمائے خاص طور سے اللہ اپنی محمد نسبت سے الہی مقصود منظوری و رضائے بہت ہمارے حضرات اللہ کی بلکہ ایک خاص اللہ الہی مقصود منظوری و رضائے محبت و معرفت خود دے الہی اللہ آپ ہمارے مقصود ہیں آپ کے رضا مقصود ہے اپنی محبت معرفت سے بلوا دی بہت حضرت سے آپ کو لگے کیا فرماتے ہیں چاہو اللہ صاحب والے کہ جو کچھ ہم کو ملا ہی دعا سے ملا ہے الہی مقصود منظوری و رضا ہے تو محبت عمار کرے اپنی محبت عطا فرمائے اپنی معرفت ہمارے اندر خواجہ محمد معصوم فرماتے ہیں مجھے تعجب ہے کہ قلوب میں اللہ کی محبت نہیں کیسے زندہ ہے معمولی بات نہیں خواجہ محمد معصوم 7 لاکھ مریدی یا 7,000 کے خلفت ہیں اگر کے طلاب ادا یا خلفہ میں سے مجھے جی صاحب ہیں وہ یہ کہہ رہے ہیں مجھے تعجب ہے کہ لوگ یہ قلوب اللہ کے محبت سے خالی ہو کیسے بھی زندہ ہے اس طرح میں ہم لوگ نہیں سنتے ہم لوگ اسی سلسلے گئے ہیں سب کو یاد کرنا چاہیے دعا تو کرنا چاہیے اللہ ہمارے قلوب کو اپنی محبت سے منور کروا دے اپنے ذکر میں مشغول رکھ مقاصد سے اللہ ہم کو بچائے گناہوں سے بچائے طاعات کے بجا لانے کی توفیق فرمائے الہی مقصود منظوری میں رضا ہے تو محبت اور معرفت ہے آپ ہمارے مقصود ہیں آپ کے رضا مقصود ہیں اپنی محبت اور معرفت سے ہم سب لوگوں کو مشاہدہ فرمائے یہ بہت بڑا وظیفہ ہے حضرات نقش بندیہ کا اس کو ہم لوگوں کو بجا لانے الہی مقصود منظوری میں رضا ہے تو محبت و معرفت ہے خود بجے اللہ ہم کو بھی توفیق دے آپ حضرات کو بھی وہاں پہ ہمارا الحمد للہ جانی دعا کیجیے اللہ اللہ تعالیٰ ہمارے نفوس کو مطمئن نہ فرما دے لوامگی سے نکال امانگی سے نکال کر اطمینان کی کیفیت اس کے اندر پیدا فرما دے کہ اللہ ہم سب سے راضی ہو جائیں اللہ تعالیٰ اپنی رضا سے ni khushnudi se hum sab logo ko shada farma de ya allah humko gunahon se bachaye gunah ke taqazon se allah humko maaf kar de allah taat ko baja lane ki taufeeq de ya allah apne kami ka humko ehsaas ata farma ya allah hamari kamiyon ko dur farma aur hamare aajizi ko dekh ke khaas apna karam aur fazl inayat farma taaki ramzan hamare liye mujhe barkat sabit ho ye ramzan ke roze mujhe barkat jo saadat hasil ho ya allah jo hum duaen kare allah taala in duaon ko qubool farma ya allah majboor hai pareshan hai bekas hai na tamam hai allah hamari kamzori bayan farma de hamari bebasi bayan farma de hamari tamam haajat ko jaldi ho jaldi ho usko puri farma rabbana taqabbal minna innaka antas samiul alim برحمتك يا أرحم الراحمين بحرمة سيدنا النبي الكريم صلى الله تعالى عليه وسلم.